मैं अपने पीठ पीछे से भी तुमको देखता होता हूँ। तो बहरहाल उसने कहा कि प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम के कंधे पर मोहर नबूवत भी है। फिर उस राहिब ने सबके लिए खाना तैयार करके और सबको खाना खिलाया। उस वक्त प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम ऊँट चरा रहे थे, खाना ले करके आया। राहिब ने कहा कि मोहम्मद को बुलाओ, आप आ रहे हैं तो बदली आपको साया देते आ रही है। बहीरा ने कहा कि देखो किस तरह बदली आपको साया दे रही है, जब आप लोगों के पास पहुँचे तो लोग साये में पहले से बैठ चुके थे, आपके लिए कोई साया नहीं था, आप धूप ही में बैठ गए तो दरख्त का साया आपके ऊपर झुक गया। बहीरा ने कहा कि देखो किस तरह दरख्त ने झुक कर आपको साया दे दिया। फिर बहीरा राहिब बेसरार हजरत अबू तालिब से कह रहा है कि इन्हें रोमियों के दरमियान ना ले जाओ, क्योंकि वो आने वाले नबी की अलामात इनमें देख करके इनके साथ कुछ गलत इरादा रख सकते हैं, कत्ल भी कर सकते हैं, मुझे ख़तरा है। तो और पूछा कि इनके वली अम्र और इनके ज़िम्मेदार कौन हैं, सब ने कहा ये अबू तालिब हैं। तो उनसे उनका हाथ पकड़ करके उसने कहा कि प्यारे रसूल को शाम में रोमियों के दरमियान हरगिज़ ना ले जाओ, इनको वापस मक्का ले जाओ। रिवायतों में आया है कि खुद हजरत अबू तालिब आपको लेकर के आए, बाद रिवायतों में आया है कि किसी गुलामों के साथ आपको वापस भेज दिया और अबू तालिब ने अपने तिजारत के मुहिमात को मुकम्मल करके फिर मक्का आप वापस आए। अबू तालिब का नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का शाम की तरफ ले जाने की का मकसद, ख़ास मकसद ये भी हो सकता है कि आपको अपनी नज़रों से ओझल ना रखें, दूसरा मकसद ये भी हो सकता है कि यतीम बच्चे को जो आगे चल करके जिसका कोई मददगार नहीं होगा उसको अभी से तिजारत के गुर और अपने पैर पे खड़े होने के तरीके सिखा दिए जाएँ, इसमें कोई शक नहीं। और यही चीज़ करीने कियास लगती है कि उन्होंने इसी मकसद के लिए आपको अपने साथ तिजारत में रखा। और यहाँ भी इबरत की ये चीज़ है, जैसा कि प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम ने बाद में अपनी नबूवत के मुबारक दिनों में मुबारक अल्फाज में आपने फरमाया कि और ख़ुद क़ुरान करीम की बहुत सी ऐसी आयतें नाजिल हुई कि जिसमें यतीम की परवरिश की बहुत ताकीद की गई है। वामल यतीम फला तक़हर वज़ालिकल लज़ी यदउ लियतीम युत्इमून अत्ताम अला हुब्बिही मिस्कीनन व यतीमन व असीरा। अल्लाह ताला ने यतीम के साथ तालीम इस्लाम में बहुत अच्छे सलूक करने की ताकीद फरमाई है, क्योंकि यकीनन ये यतीम जो बचपन ही से अगर जुल्म सितम के साए में पल रहा होगा तो बड़ा होकर के पूरी दुनिया की कराहत उसके दिल में रहेगी। और तारीख़ में ऐसे लोगों का नाम भी आता है जो बाद में हम लोग हाज़रुल आलम इस्लामी एक सब्जेक्ट मादा होता है पढ़े, उसमें बड़े बड़े बड़े अफ्रीका के और बाद यूरोप के ऐसे सदरों का जिक्र किया रहमतुल्लाह कि जिनको पकड़ करके उन्होंने और ले जा करके ज़बरदस्ती अपने यहाँ पाला और उनको फिर उनके मुल्क में उन हुकूमत दिलाई उनको, तो बहुत ही सख्त गिर रहे। बहरहाल अल्लाह ताला ने यतीमों को के साथ खास रियायत की तलकीन फरमाई। प्यार रसूल ने फरमाया मन वलिया यतीम वलहु मालुन फलियत्तजर लहु ला ताकुलहु सदका। अगर कोई शख्स किसी यतीम का वली हो रहा है, यतीम के पास माल है, तो उस माल को तिजारत में लगा दे। अल्लाह ताला ने भी फरमाया है वला तक़रबू माल अलयतीम इल्ला बिल्लती हिया अहसन हत्ता यबलुगा अशुद्दह। अच्छे अंदाज से उसके नमू और उसके बढ़ोतरी का सबब बन करके उसके माल की हिफाजत करो, ताकि उसको ज़कात ना खा जाए। इससे मालूम होता है कि माल में अगर यतीम ही का माल हो उसमें ज़कात वाजिब है। तो बहरहाल इस माने से हजरत अबू तालिब ने आपको अपने साथ लिया कि ताकि तिजारत के उमूर सीखें और आपकी नज़र से ओझल ना रहें, ताकि अच्छे अखलाक की निगरानी कर सकें। फिर उसके बाद प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम को जब अल्लाह ताला ने अल्लाह और बड़े हुए तो अल्लाह ताला ने आपको अपने पैर पर खड़े होने की तौफीक दी। आप खुद हलाल रोज़ी अपने दस्ते मुबारक से कमाते थे। प्यारे रसूल ने फरमाया सही रिवायत बुखारी शरीफ वगैरह की मा मिन नबीन इल्ला वरा अल गनम। कोई भी नबी अल्लाह ने पैदा किया है बकरी उन्होंने चराई है। कील व अंत या रसूल अल्लाह आपने भी चराई है, तो प्यारे रसूल फरमाते कुन तो अरा अल गनम अल अहले मक्का अला करारीत। चंद कीरात पर मैं मक्के वालों की बकरियाँ चराया करता था। तो प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम ने ہوش سنبھالتے ہی حلال روزی اپنے دست مبارک سے کمانے کی اللہ تعالیٰ نے توفیق دی. وہ بھی آپ کی زندگی نبوت سے پہلے کی زندگی بھی جو آپ کی نبوت کے بعد کی زندگی اور تعلیمات کے مطابق ہے, وہ بھی مسلمانوں کے لیے عبرت کی چیز ہے, نوجوانوں کے لیے عبرت کی چیز ہے کہ وہ دوسروں کے دست نگر نہ رہیں, بلکہ اگرچہ اللہ تعالیٰ نے آپ کی خاص کفالت, آپ کی خاص حفاظت کی ذمہ داری لی ہے, لیکن آپ نے اسباب دنیا کو کبھی نہیں چھوڑا. اس دنیا کو اللہ تعالیٰ نے محل اسباب بنایا ہے کہ کوئی بھی شخص اگر کھانا بھی پک کر کے اس کے سامنے ہو, جب تک ہاتھ بڑھا کر کے نہیں کھائے گا یا اس کو کھلائے گا نہیں تو کھانا اس کے منہ میں نہیں آئے گا. جیسا کہ اللہ تعالیٰ نے فرمایا ہے کہ پانی کی طرف ہاتھ بڑھاتا ہے وہ ماں ہوا ببالغی, پانی اٹھ کر کے اس منہ میں نہیں آ سکتا ہے. اس وجہ سے پیارے رسول صلی اللہ علیہ وسلم نے گویا اللہ کے اس قانون فطرت پر عمل کرتے ہوئے گاڑھی کمائی کر کے, محنت کر کے آپ نے اپنی روزی کمائی. نوجوانوں کے لیے عبرت کی چیز ہے کہ یقیناً ہاتھ بٹور کر کے رہنا, ولا تجعل يدك مغلولة الى عنقك, ہاتھ بٹور کر کے رہنا اور دو لوگوں کا دست نگر رہنا, یہ اسلام کو پسند نہیں. بلکہ اسلام میں اللہ تعالیٰ پیارے رسول فرماتے ہیں العدل الولیا خیر من العدل السفلی. بہرحال پیارے رسول نے تجارت بھی کی اس زمانے میں, اور تجارت میں آپ نے دوسروں سے شرکت بھی کی. دیکھیے بہت سی چیزیں اس میں عبرت کی ہیں کہ اشتراک میں اگر کوئی شخص کام کر رہا ہے تو اس میں بڑی برکت ہوتی ہے. بات اگر لمبی ہو رہی ہے اب لوگ روکنا چاہے چلتے چلتے روک دیں, کیونکہ تو بہرحال اشتراک کی برکت ہے. آپ جانتے ہیں کہ طلب علم کے لیے صحابہ کرام نے اشتراک کیا تھا, بخاری شریف کی روایت میں ہے. طیب اللہ حافظ اللہ بھائی باب التناوب فی العلم. حضرت ابو عمر رضی اللہ تعالیٰ عنہ روزی کے کمانے میں, آپ کے کوئی اور ساتھی روزی کے کمانے میں مشغول ہوا کرتے تھے, ان سے یہ سٹہ کر لیا تھا, ان سے اتفاق کر لیا تھا حضرت عمر نے کہ ایک دن تم پیارے رسول کی خدمت میں حاضر ہو اور جو کچھ سن لا کر کے میرے سامنے اڈیل دو, رات میں اس کو یاد کر لوں گا کہ پیارے رسول صلی اللہ علیہ وسلم سے تم نے یہ چیزیں آج سنی. دوسرے دن میں تمہارا کام کروں گا, تمہاری بکریاں چراؤ, تم ہماری بکریاں چراؤ, جس دن تم جاؤ گے میں تمہاری بکریاں چراؤں گا, تمہارے گھر کا کام کروں گا, جا کر کے سن کر کے آؤ, مجھے دے دینا, بتا دینا, میں سیکھ لوں گا. دوسرے دن میں جاؤں گا, تم ہمارے کام کرنا. اس طرح کر کے وہ علم سیکھتے تھے. آج کل اگر کوئی شخص نہیں آ پا رہا ہے, کوئی سعادت مند ایسا ہے, اب اس زمانے کی باتیں بھی بہرحال ہر ایک کی باتیں مرغوب بھی نہیں ہوتی, لیکن کم سے کم اگر کوئی نہیں آ سکے تو ایک کیسٹ اور ایک ریکارڈ ہی دے دے, کہہ دے بھائی ذرا سر ریکارڈ کر لینا, کتنے فائدے کی چیز ہو. حاضر نہیں ہوا, 200 کلومیٹر سے آ نہیں سکا, پھر بھی یہ فائدہ اٹھا سکتا ہے. تو اشتراک علم کے سیکھنے میں بھی کرتے تھے. پیارے رسول نے اشتراک میں تجارت بھی کی. صحیح بخاری کی روایت ہے کہ مسند احمد ابو داؤد کی صحیح روایت میں ہے کہ صاحب مخزومی پیارے رسول کے